बहते दरिया में उतर जाना था, खाक थे और बिखर जाना था। उससे बिछड़े तो जमाना बीता, अब तलक जख्म को भर जाना था। मान लेता हूं तुझे ही मंजिल, अब कहां याद किधर जाना था। हौसले हमने बचा के रखे, जब हमें हद से गुजर जाना था। जान इस हिजर पर रोना कैसा, एक दिन यूं भी तो मर जाना था। गजल। हवा के होंठ खुले साते कलाम तो आए, या रेत जैसा बदन आंधियों के काम तो आए। हमारा सर न उठाए वो अपने सर से बुलंद, रई से शहर को अंदाजे कत्लेआम तो आए। उसे उदास न कर दे ये मेरी तेज रवि, मैं आपके सुस्त चलूं वो सुबह खराम तो आए। मुनाफिकत की सभी तोहमतें मुझे दे दे, मेरे तुफैल रफीकों में तेरा नाम तो आए। ये कम नसीब निगाहें उजाल लूंगा मैं, तेरी गली में जो ढलती थी वैसी शाम तो आए। ये रात भीगा हुआ पैरहन उतार भी दे, हमारे जिस्म की हिद्दत किसी के काम तो आए। गजल। तेरी रानाई पर वारे जाए, चांद बुझ जाए सितारे जाए, हैं धनक रंग मनाजिर हर सू, हम मगर तुझको निहारे जाए। जो तेरी समत नहीं जाती हो, काश उस राह में मारे जाए। नकद जा अब किसे इरसाल करें, सरबकफ किसके सहारे जाए। मंजिलें खत्म कहां होती हैं, रास्ते पांव पसारे जाए। गजल। खुदा का शुक्र मुझे बेश अज गुमान मिला, हुजूम दहर में वो शख्स मुझसे आन मिला। न जाने मुझ में समाई थी हिजरतें कितनी, तेरे वजूद से मुझको मेरा मकान मिला। हम उसके जबर का किस्सा सुनाते किस किस को, यहां तो जो भी मिला उसका हम जबान मिला। खुदा ने हम पे हदें कितनी बांध रखी हैं, हिसारे जिस्म से निकले तो आसमान मिला। हिकायतें थी मेरी रावियों के नरगे में, फिर उसके बाद जहां मुझसे बदगुमान मिला। सुना है शहर की बुनियाद उसने डाली थी, जो शख्स कल मेरी बस्ती में बेअमान मिला। गजल। जॉन एलिया की याद में। कूचे दिलबरा के थे ही नहीं, अहल उस इम्तिहान के थे ही नहीं। आंधियों के अमल दखल में रहे, हम किसी आशियां के थे ही नहीं। सह गए रिस्क के लिए वो लफ्ज जो हमारी जबां के थे ही नहीं। चारागर से वो जख्म क्या भरते, जो अदू की सेना के थे ही नहीं। हां चले जाओ खुशनुमा लफ्जो, तुम मेरी दास्तां के थे ही नहीं। इस तरह हमने छोड़ दी दुनिया, जैसे पहले यहां के थे ही नहीं। गजल। एक सूखा सा शजर याद आया, आज भूला हुआ घर याद आया। मंजिलें जब न मुयस्सर आईं, खुशगुमानी का सफर याद आया। घर बनाने की थकन याद आई, और फिर रक्से शरर याद आया। उसके हाथों में खराशें देखीं, तब हमें अपना भी सर याद आया। गीत गाते हुए लोगों तुमको, क्या कोई चाक जिगर याद आया। गजल। अब के ये एहतियात भी कर जाना चाहिए, آندھی سے قبل خود ہی بکھر جانا چاہیے۔ ہاں جب مجھے جمود کی تہمت ہی مل گئی تو دل سے بھی خیال سفر جانا چاہیے۔ سب راستے حصار کے جنگل میں قید ہیں، کیا فیصلہ کریں کہ کدھر جانا چاہیے۔ رہزن تو سب کمایا ہوا مال لے گئے، اب صرف جان لے کے نہ گھر جانا چاہیے۔ کچھ فیصلے تو ہوں گے میرے اختیار کے، آنکھوں سے یہ غلاف اتر جانا چاہیے۔ جب میرے پاس اس کے لیے چھت تلک نہیں، اے اس کی آرزو تجھے مر جانا چاہیے۔ غزل۔ آخرش دل نے ہی کمال کیا، اس کی دھڑکن سے اتصال کیا، میری خوش فہمیاں ہی مجرم ہیں، تو نے کب مجھ کو پائے مال کیا۔ آرزوؤں کا یوں تعاقب کیوں، موت نے ایک دن سوال کیا۔ بھول سکتا تھا میں تجھے لیکن غیرت عشق کا خیال کیا۔ آنے والی رتوں سے خوف آئے، پچھلی رت نے بھی پر ملال کیا۔ غزل۔ اب ہے خوش اور دکھی تھی پہلے، وہ مجھے ڈھونڈ رہی تھی پہلے، مجھ میں اترے کہ وہ آزاد رہے، زندگی سوچ رہی تھی پہلے۔ آج پھر ٹھیک وہیں چوٹ لگی جس جگہ چوٹ لگی تھی پہلے۔ ریت ہی ریت بچی ہے اب تو، آنکھ میں ایک ندی تھی پہلے۔ گھومتی رہتی ہے بستی بستی، آگ جنگل میں لگی تھی پہلے۔ سوچتا رہتا ہوں تنہائی میں، جانے کس کس سے بنی تھی پہلے۔ غزل۔ یہ رات کوئی چال چل گئی ہے، جو نیند بچی تھی جل گئی ہے۔ آنکھوں کا بہاؤ ہے مسلسل، چھوٹی سی ندی ابل گئی ہے۔ ملون خزاں کی شر پسندی، پھولوں کا بدن مسل گئی ہے۔ جس میں تیری آس جاگتی تھی، وہ شام روپہلی ڈھل گئی ہے۔ تو جب سے بنی ہے دل کی زینت، حالت ہی میری بدل گئی ہے۔ اشعار ٹپک رہے ہیں پے ہم، ایک شاخ جنوں کی پھل گئی ہے۔ غزل۔ جس سے ملنا تھا مل نہیں پایا، چاک دامن کا سل نہیں پایا۔ کیسی برسات ہو گئی اب کے، ایک بھی پھول کھل نہیں پایا۔ راز افشا کروں ارے توبہ، اتنا کم ظرف دل نہیں پایا۔ چاند بے داغ ہے دلیل اس کی، اس کے عارض پر تل نہیں پایا۔ ساتھ خوشیوں کا صرف پل دو پل، درد بھی مستقل نہیں پایا۔ لوگ حیران ہو رہے تھے بہت، جب ہمیں مزمحل نہیں پایا۔ غزل۔ جب بھی میرا احتساب ہوگا، سچ سے بہت اجتناب ہوگا۔ پھر بند پلک پہ تیز دستک، جانے دو کوئی خواب ہوگا۔ کیا سوچ کے جشن ہم منائیں، کیا اب نہ کوئی عذاب ہوگا۔ ہے جرم میری سماعتوں کا، قول اس کا کیوں خراب ہوگا۔ ہے معاف ان کے قہقہے اور آہوں کا میری حساب ہوگا۔ غزل۔ غم ہے یا استرار سا کچھ ہے، یا مجھے انتظار سا کچھ ہے۔ بے سبب اور کون بھٹکے گا، دل ہے اور بے قرار سا کچھ ہے۔ جب بھی چاہوں اداس ہو جاؤں، خود پہ اب اختیار سا کچھ ہے۔ زندگی اتنی بدنما تو نہیں، आईने पर गुबार सा कुछ है, अब गुमा हो रहा है मंजिल का। सामने रेगजार सा कुछ है, हौसलों को अभी पता न चले, रास्ते में हिसार सा कुछ है। गजल। जहां खराब सही हम बदन दरीदा सही, तेरी तलाश में निकले हैं पाबुरीदा सही। जहाने शेर में मेरी कई रियासतें हैं, मैं अपने शहर में गुमनाम व नाशुनीदा सही। भले ही छाँव न दे आसरा तो देता है, या आरजू का शजर है खजा रसीदा सही। इन्हीं बुझी हुई आंखों में ख्वाब उतरेंगे, यकीन छोड़ ये बीमार शब गजीदा सही। दिलों को जोड़ने वाली गजल सलामत है, ताल्लुकात हमारे अगर कशीदा सही। मेरे बगैर हर एक दास्तां अधूरी है, मैं उस किताब में एक लफ्ज खत कशीदा सही। गजल। सहने मक्तल की आबरू हम थे, कत्ल के वक्त बावजू हम थे। ये नदी अब किसे बुलाती है, पहले तो इसकी जुस्तजू हम थे। तिश्नगी दे रही थी सैराबी, प्यास के दिन किनारे जू हम थे। अपनी बस्ती को याद है कि नहीं, उसकी गलियों की हाव हू हम थे। अपने कुछ ख्वाब याद आने लगे, रात माजी के रूबरू हम थे।